www.attableek.com, the Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعاديات ضبحا فالموريات قدحا فالمغيرات صبحا فأثرن به نقعا فوسطن به جمعا إن الإنسان لربه لكنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بعثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير صدق الله العظيم. بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم شروع الله کے نام سے جو سب پر مہربان ہے بہت مہربان ہے موتی تقی کا ترجمہ ہے ملا دیا تھا بھائی ہو گیا اٹھا نہیں جا رہا لیکن ابھی اس کے پاس ابھی ظاہر ہو گیا تھوڑا موتی اٹھی نہیں اٹھائی نہیں جاتا شروع اللہ کے نام سے جو سب پر مہربان ہے اور بہت مہربان ہے رحمان اور رحیم کے ترجمہ بھی مختلف ہے بڑے بڑے لوگ ترجمہ سب میں الگ الگ الگ اس ترجمے کا نہیں بھی سوال آدمی ہے بسم اللہ کا جو ہم لوگ یاد بھی نہیں تھی ایک بھی یاد نہیں شروع اللہ کے نام سے جو سب پر مہمان بسم اللہ الرحمن رحمان عمومیت ہے رحمت میں اور بہت مہربان اس میں مبارکہ ہے اس کا ترجمہ بہت مہربان کر دیا ہے پہلے میں کہا سب پر مہربان ہے ارے اسی کا ترجمہ سب لے بکریت ہو جائے معمولی تو نہیں رحمان وہ نئی شرف ہے دو تک کے وہ نئے فرشتوں کے لیے کافی ہے کہ گھر بچانے کے لیے شروع اللہ کے نام سے جو سب پر مہربان اور بہت مہربان ہے ویسا ایک معمولی اسباق ہے اللہ تعالی ہم سب لوگوں کو قرآن پاک کو سمجھنے کی توفیق دے سب سلوک تصوف سب اسی کے اندر ہے شروع اللہ کے نام سے حضور اقدس صلی اللہ علیہ وسلم کبھی بیس بیس منٹ پڑھتے چلے جاتے ہیں بسم اللہ الرحمن الرحیم اے معلوم بسم اللہ الرحمن الرحیم وزن جیسے اشعار میں وزن آتا ہے لوگوں کو بہت ایک شعر کو پڑھتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کو وزن بسم اللہ الرحمن الرحیم بسم اللہ الرحمن الرحیم کہتی بیس بیس مرتبہ دیکھ لیجیے روایت ہے یہ اب وقت پر میں دیکھ تو آتا نہیں یاد جو بسم مرتبہ بسم اللہ الرحمن الرحیم ایک مرتبہ بھی نہیں کہتے کھانا کھانے پہلے بھی نہیں کہتے نہ اپنے بچوں کو سکھاتے کچھ نہیں سکھاتے تربیت کا معاملہ بہت ڈھیلا ہے تربیت نہیں بچوں کی جدھر چاہے جائے جو چاہے کہیں نہ زبان کی کوئی قید ہے نہ ہوش حواس دین کا ہے نہ شریعت کا ہے اللہ ماشاء اللہ قسم ہے ان گھوڑوں کی جو ہانپ ہانپ کر دوڑتے ہیں بہت مجھے خیال ہوتا تھا میں نے کہا کہ آج ہی پڑھی گئی تو حوصلہ معافی صدور پر مجھے اثر ہوگا میں نے کہا آج تفسیر اس کی دیکھوں گا میں تھوڑی ہم ہی دیکھیں گے ارے چل पहली में तो नहीं कर सकता इसको, लेकिन बहुत कम देखा इसको। कसम है उन घोड़ों की जो हाफ हाफ पे दौड़ते हैं, बल आगे खुदा कह रहा है उसकी तरह तवज्जो नहीं की, एक बार ना अल्लाह कह रहा है इसकी तरह तवज्जो नहीं। अल्लाह का शुक्र है कि हम लोग चम सा अरबी में समझ लेते हैं, ये भी अल्लाह का कर्म है। अल्लाह कसम है उन घोड़ों की जो हाफ हाफ पे दौड़ते हैं, फिर जो अपनी टापों से चिंगारियां निकालते हैं, अपने पत्थरों की जाती चिंगारी निकलती है, फिर जो अपनी टापों से चिंगारियां उगाते हैं, फिर सुबह के वक्त ये लगार करते हैं, हमला करते हैं, जिन घोड़ों की सिफत बयान कर रहे हैं अल्लाह ताला। सुबह के बाद हमले यगार मिला था हमला करते हैं, समझ जाइए। फिर उस मौके पर गुबार उड़ाते हैं घोड़े, घोड़ों की सिफत, फिर उस मौके पर गुबार उड़ाते हैं, फिर उसी वक्त किसी जमघटे के बीचों बीच जा घुसते हैं घोड़े, कि इंसान अपने परवरदिगार का बार ना छोड़ा है। ये तो घोड़े हैं, ये तो ये काम कर रहे हैं, आप सोए खराटे ले रहे हैं। ये बोला आदमी पड़ी जाती है रोजाना, पड़ी जाती है, नहीं हमारी नाशुकरी बयान कर रहे हैं अल्लाह ताला कि घोड़े जो जानवर हैं वो तो हमारी राह में इतनी मेहनत कर रहे हैं, टापों से चिंगारियां निकाल रहे हैं, हाँपते रहते हैं, उसी में चलते हैं, लेकिन इंसान बड़ा नाशुक्र है, उसको कहते हैं खुसूसियात से हमने माला माल किया है, लेकिन घोड़ों गधों के बराबर भी नहीं। कि इंसान अपने परवरदिगार का बड़ा ना शुक्र है, अल्लाह ताला फरमा रहे हैं, मैं नहीं कह रहा हूं तर्जुमा है तेरे, और वो खुद इस बात का गवाह है, खुद गवाह है, खुद गवाह है कि वाकई हम लोग ना शुक्र है। और हकीकत यह है कि वो माल की मोहब्बत में बहुत पक्का है, तजुर्बा भी देखिए माल की मोहब्बत में, خود بھی سمجھتا ہے کہ ہم لوگ حریص ہیں، یہ بھی دیکھیے اللہ تعالیٰ بیان کر رہے ہیں، خود سمجھتا ہے کہ ہم لوگ ناشکری ہیں، انسان خود سمجھتا ہے لیکن اس کے مطابق عمل نہیں کرتا ہے، ناشکری چکے، یہ قرآن کا رہا ہے، بہت متبر ہے، تجمہ یہ سا ہے۔ پھر اس موقع پر غبار اڑاتے ہیں، پھر اس وقت کسی جمگھٹے کے بیچوں بیچ جا گھستے ہیں، اب اس یہ تو قسم ہے، اس کے بعد جواب کیا ہے کہ انسان اپنے پروردگار کا بار نہ شکرا ہے، یہ جواب ہے، قسم اور جواب ہے قسم اللہ تعالیٰ، ابھی قسم کھاتا ہے اللہ کا، قسم اللہ کی کیا آگے کیا ہے، اللہ تعالیٰ ہی نے جواب دیا، انسان ہے کہ انسان اپنے پروردگار کا بڑا ناشکر ہے، اور خود اس بات کا گواہ ہے، سمجھتا ہے کہ ہم ناشکری کر رہے ہیں، اللہ نے ہم کو کھانا دیا، پانی دیا، نیند دیا، اتنا بھی نہیں کہتا الحمد للہ الذی احیانا بعد ما اماتنا و الیہ النشور، اتنا بھی نہیں کہتا نالائق، کہ اس کہنے میں فرق ہے، مقربین بھی یہی جملہ کہتے ہیں، یہی دعا پڑھتے ہیں، اور ایک بچہ بھی پڑھتا ہے، یہی پڑھتا ہے، یہی سکھایا جاتا ہے، ان دونوں میں زمین آسمانی بہت فرق ہے، سابقون آگے بڑھنے والے جو لوگ ہیں وہ یہی دعا وہ بھی یہی دعا پڑھتے ہیں، نبی بھی یہی دعا پڑھتا ہے، ابو بکر صدیق یہی دعا پڑھتے تھے، ہم بھی وہی پڑھتے ہیں، لیکن ہمارے پڑھنے میں پڑھنے میں الحمد للہ الذی احیانا بعد ما اماتنا و الیہ النشور، کیا ہوتا ہے دعا ہمیشہ ورد آ جائے الحمد للہ الذی احیانا، تمام تعریف اس اللہ کے لیے ہے جس نے ہم کو زندہ کر دیا، مرنے کے بعد مر چکے تھے، मैं सोचता हूँ भाई कितना है, अल्लाह हिफाजत करता है, अल्लाह हिफाजत करता है। छछू दर आती है और भी चीजें आती है, सांप आता है, वो चीज सबसे अल्लाह ने हिफाजत कर दिया। लाता खुद हुसैन तुम वाला नूम, वो जात वो है जिसको नूम भी नहीं आती, ढेर नहीं ऊ भी नहीं आती। लाता खुद हुसैन तुम वाला नूम, हकीकत यह है कि वो माल की मोहब्बत में बहुत पक्का है। राम ने कहा ये कुरान है मुझे, हमारे हजरत माशा सुल्ला था इसके बारे में नहीं सुना, लेकिन छोटी सूरतों को दिल लेते थे और बड़े बड़े मौलाना लोग आते थे तो कहते बतलाओ तो बहुत बड़े मौलवी बनते हो, उसका तर्जमा क्या है खुद याद है, अब आप समझ जाइए। बड़े मौलाना साहब बहुत मशहूर हो गए, वहदुल्ली मुतफिन उसे बतलाओ तो बड़े मौलवी साहब कहलाते हो, बड़ा तर्जमा करो जाने वहदुल्ली मुतफिन नहीं ये वहदुल्ली कुल हुमदा के माने क्या है बतलाओ, बड़े बड़े मौलाना कुरान हजरत का असल दस्तूर कुरान था, इसी को लेकर बैठते थे। इस पर तो हमने नहीं सुना, लेकिन सुनते थे आरायता पे वैल मतलब फिर दिन पर वैल कुल हुमदतिलुमदतिलुमा मालूम आदता, मुझे याद है उनकी जो वह इसमें अल्लाह ताला ने माल की मदद किया है, हुमदतिलुमदा अल्लाह जमा मालूम व अददा, ऐसा हरीस है कि माल को जमा किया लेना गिनता भी रहता है, ये भी है जमा मालूम व अददा यह सब अन्न माल हो अखलदा, समझता है कि नमाज ये हमको हमेशा हमेशा ये रहेगा माल। फिर उसके बाद अलम तरह कैफ अलम तरह कई फफार अलम कभी असहाब फील अलम ये जाल कई तो हम फी तबलील, पहली सूरत में माल की अल्लाह ताला ने हकीकत बयान की और दूसरी सूरत में जाह की मरम्मत की कि कंकरियों से नेस्त नाबूद कर दिया लश्कर, यह हजरत के तथ्य मुझे सोचिए आप सोइएगा तो क्या पढ़ने वाला, यह हजरत की बात है। उसमें माल का जिक्र है, जमा मालह आददा यह सब मालह अखलदा, यह माल की मजम्मत अल्लाह ताला की, माल की तुम्हारी कोई हैसियत नहीं हमारे नजदीक और जा की भी हैसियत नहीं। फिर लेके आया था क्या अबरहा हाथियों के लेके आया था, कंकड़ियों से मार के भूसा निकाल दिया उनका, अलम तरह के कभी अभी फील अलम यजाल कई तो हम फी तबलील, क्या उमदा मतलब अल्लाह ताला ने तबलील में पहले में माल की नापायदारी को बयान किया और अलम तरह कैफ में जा की नापायदारी, कुवत तुम्हारी किस काम आई, हाथी तुम्हारे एक एक कंकरी के बराबर कंकरी को बदला नहीं कर सके हाथी तुम्हारे है मा, अरे तुम्हारे बारे में हुआ था अलम तरह कई फकाल अरब कभी असहाब फील अलम यह जाल कई तो हम फी तबलील, बहुत उमदा ये हजरत के रब्त में बयान कर रहा हूँ, मैंने खुद सुना हम तो वो नहीं से सुना ही है जो कुछ सुना और खुद ये बात। और हकीकत यह है कि वो माल की मोहब्बत में बहुत पक्का है, अल्लाह फरमा रहा है भला क्या वो वक्त उसे मालूम नहीं है जब कब्रों में जो कुछ है उसे बाहर बिखेर दिया जाएगा, अल्लाह ये है मौलाना, इसी में जितना रसूख हो उतना ही तसव्वुफ में आ गए, सुलूक में आ गए, तरीक में आ गए, नहीं कुछ भी नहीं। अल्लाह ताला हम सब लोगों को कुरान पाक के मनामी से मुनासिबत पैदा फरमाए, इसकी अहमियत को समझे। जब कब्रों में जो कुछ है उसे बिखेर दिया जाएगा और सीनों में जो कुछ है उसे जाहिर कर दिया जाएगा, बहुत से अमाफी सुधी सीने में सब अल्लाह ताला जाहिर कर दिया, बहुत से अमाफी सुधी और सीनों में जो कुछ है उसे जाहिर कर दिया जाएगा, यकीनन उनका परवरदिगार उस दिन उनकी जो हालत होगी उसे पूरी तरह बाखबर है, बाखबर तो है लेकिन उसे जाहिर अल्लाह कर देगा, सीनों में जो कुछ है इस वक्त भी अल्लाह जानता है لیکن اس دن سب ظاہر کر دے گا یہ تمہارے سینے میں موجود ہے. ڈرنے کی بات ہے کہ نہیں؟ ہمارے حضرت فرماتے تھے کہ وہ مال لے آؤ جو مال چھپا کے رکھے ہو. یہ مجھے ابھی اللہ صاحب اس پر کچھ کہتے تھے, انہوں نے کوئی بات کہی تھی بڑا مال, کہا بڑا مال یہاں ہے نکالو اس کو. مجھے مر گئے کو سر جانے آپ جانے. اچھا اب تھوڑی سی تفسیر ہے, اللہ تعالیٰ کیا کریں. آیت مذکورہ میں گھوڑوں کی قسم کھا کر انسان کے باتیں دو کہی گئی ہیں. گھوڑوں کا ذکر کیا, قسم گھوڑوں کی. بعض نے کہا کہ گھوڑوں قسم ہی مجاہدین کی قسم ہے, یہ تفسیر ہے. دو حکمت ہے, ایک یہ کہ وہ ناشکرا ہے, ان قسموں کو کھانے کے بعد انسان کو ڈال گیا کہ ناشکرا ہے. مصیبتوں تکلیفوں کو یاد رکھتا ہے, نعمتوں احسانات کو بھول جاتا ہے. لیکن ان کا مطلب یہ ہے مولانا, مصیبتوں اور تکلیفوں کو یہ ہم کو ہر آدمی یاد رکھتا ہے کہ بچپن میں ہمارے ساتھ یہ مصیبت آئی فلاں, یہ یاد رکھتا ہے. اور نعمت کسی نے کسی پہنچائی یہ یاد نہیں رکھتا, اس کو بھی یاد کرو. اس کا بھی ذکر کرو, اللہ تعالیٰ کی نعمتوں کو یاد کرو. ہم آگے کیا کہیں, کچھ کہہ نہیں سکتے. چلیے, نعمتوں احسانات کو بھول جاتا ہے. دوسرے یہ کہ وہ مال کی محبت میں شدید ہے. یہ دونوں باتیں شرعاً واقعاً مذموم ہیں. ناشکری بھی مذموم اور مال کی محبت میں شدت اختیار کرنا یہ بھی مذموم ہے. مال سے محبت ہو وہ یوسرون علی انفسہم ولو کان بہم, یہ تو دوسری. مال کی محبت ہو لیکن احبیت نہ ہو. محبوب ہونا اور بات ہے اور محبوب ترین ہو جانا یہ اور بات ہے. مال کی محبت طبعی چیز ہے, ہوگی محبت, مگر اس مال کی محبت میں اپنے کو فنا نہ کر دو. یہ دونوں باتیں شرعاً عقل مذموم ہیں, ان میں انسان کو ان مذموم خصلتوں پر متنبہ کرنا مقصود ہے. ناشکری کا مذموم ہونا بالکل ظاہر ہے, اور مال کی محبت کو جو مذموم کرا دیا ہے وہ انسانی ضروریات کا مدار ہے. اس کے کثرت اختلاف شریعت سے حلال ہی نہیں بلکہ بقدر ضرورت ہے. تو مال کا مذموم ہونا وصف شدت کی وجہ سے ہے. مال کی محبت بھی ناشکرا ہونا تو مذموم سب کو معلوم ہے ناشکرا نہیں, لیکن مال کی محبت کو بھی مضمون کہا یہ مقید ہے. جتنی ضرورت ہے مال کی, جب تک اتنی محبت نہیں کوئی کمائے گا نہیں, محنت نہیں کرے گا اس کے لیے. تو جو قدر ضرورت جتنی محبت ہونی چاہیے اس سے زیادہ بڑھے گا تو یہ مضمون ہو جائے گا. مفتی شفیع صاحب کر رہے ہیں, مال کی محبت کو جو مضمون کرا دیا حالانکہ وہ انسانی ضروریات کا مدار ہے, اور اس کے قصب اقتصاب کو شریعت نے صرف حلالی نہیں بلکہ بقدر ضرورت فرض کرا دیا ہے کہ اس کے لیے کماؤ, محنت کرو مال کے حاصل کرنے کے لیے. تو مال کی محبت کا معلوم ہونا یا تو وصف شدت کے اعتبار سے, اتنی محبت نہ ہو جو محبت میں شدت پیدا ہو جائے, اعتدال اگر ہے جائز ہے. کہ مال کی محبت میں ایسا مغلوب ہو جائے کہ اللہ تعالیٰ کے احکام سے بھی غافل ہو جائے اور حلال و حرام کی پرواہ نہ رہے, یہ محبت, یہ مال کی محبت مضمون ہے بری. اور یا اس لیے کہ مال کا قصب اقتصاب بقدر ضرورت جمع کرنا تو مضمون نہیں بلکہ فرض ہے, مگر اس کی محبت مضمون ہے. سب کچھ کرو محنت مشقت, سمجھو کہ ضرورت ہے, ضرورت کی بنا پر ہم کر رہے ہیں. ایسی محبت جو آخرت پر بھی راضی ہو جائے یہ مضمون ہے, کیونکہ محبت کا تعلق دل سے ہے. اس کا حاصل یہ ہوگا کہ مال کو بقدر ضرورت حاصل کرنا اور اسے کام لینا تو ایک فریضہ اور محمود ہے, لیکن دل میں اس کی محبت ہونا مضمون بھرا. دل کو یادگار خدا کی, دل تمہارا اللہ کا برتن ہے, اس برتن میں غیر شے کو نہ رکھو. کوئی بہت عمدہ ہو پیلی نہیں رکھنے کا اور اس میں کوئی استنجا پخانہ پیشاب رکھ دے, مضمون اسی ناقدی کیا اس نے. دل اللہ کی محبت کے لیے, یہی اللہ کا بدن ہے, اس کو صاف ستھرا رکھو. حدیثیں سناتا ہوں, اس سے کام لینا تو ایک فریضہ محمود ہے, لیکن دل میں اس کی محبت ہونا پھر بھی مضمومی ہی رہے گی. دل کو اللہ ہی کی محبت کے لیے رکھو. بیماری میں دوا بھی پیتا ہے, آپریشن بھی کراتا ہے, مگر دل ان چیزوں کی محبت, دل سے ان کی چیزوں کی محبت نہیں ہوتی ہے, بلکہ بدل مجبوری کرتا ہے, سب کو دوا پیتا ہے. اسی طرح اللہ کے نزدیک مومن کو ایسا ہونا چاہیے کہ بقدر ضرورت مال کو حاصل بھی کرے, اس کی حفاظت بھی کرے, مواقع ضرورت میں اس سے کام بھی لے, مگر دل اس کے ساتھ مشغول نہ ہو. جس کو مولانا روم نے فرمایا, آپ اندر زیر کشتی پشتیس, پانی کشتی کے نیچے, یہ تو اس کے قوت کی بات ہے, بغیر اس کو کشتی چلے گی نہیں. لیکن پانی اگر کشتی میں آ جائے تو اس کے لیے ہلاکت ہے. جہاز ڈوب جاتے ہیں, بڑے جہاز ڈوب جاتے ہیں, پانی جانے سے ڈوبتے ہیں. جو پانی لے جاتا ہے یہاں سے وہاں تک, وہی پانی ڈوبنے کا سبب بنتا ہے. افلا یعلم اذا بعثر ما فی الارض, کیا اس غافل انسان کو اس کی خبر نہیں کہ قیامت کے روز جبکہ مردے قبروں سے زندہ کر کے اٹھائے جائیں گے, اور دلوں میں چھپی ہوئی باتیں بھی سب کھل کر سامنے آئیں گی, اور یہ بھی سب جانتے ہیں کہ رب العالمین سب کے سب حالات سے باخبر ہے, اس وقت بھی باخبر ہے. یہ ظاہر اسی دن کریں گے اللہ تعالی. کیا غافل انسان کو اس کی خبر نہیں کہ قیامت کے روز جبکہ مردے قبروں سے زندہ کر کے اٹھائے جائیں گے, اور دلوں میں چھپی ہوئی باتیں بھی سب کھل کر سامنے آ جائیں گے. ہوش کے رغافی صدور سینے میں جو ہے, اس کو کوئی نہیں جانتا. ڈاکٹر بتاتا ہے نہیں, آپ کو بلڈ پریشر ہے, حالت سے بتلاتا ہے, آپ کی شکر بڑھی ہوئی ہے. جلدی شکر کو مانتا تھوڑے نا آدمی, جلدی دکھلا دیتا ہے کہ دیکھو اتنا ہے, مان لیتا ہے. دلوں میں چھپی ہوئی باتیں بھی سب کھل کر سامنے آ جائیں گی, اور یہ بھی سب جانتے ہیں کہ رب العالمین سب کے سب حالات سے باخبر ہے, تو اس کے مطابق جزا اور سزا دیں گے. اسی عقل مند کا کام یہ ہے کہ ناشکری سے باز آ جائے. اچھی تفسیر مفتی صاحب کر رہے ہیں, مفتی صاحب کی بات. عقل مند کا کام یہ ہے, یہ بہت مفتی صاحب بہت ڈرتے ہیں. ان کے حالات آخری پڑھیے, دکھ جائے. پیاری بھی اپنی نگر, دیو بھائی پیاری یہ فلاں کی ہے, میرے مرنے کے بعد یہ فلاں کی رہے گی, پیاری چاہ کی. ارے بہت پڑھیے گا, بہت عبرت کی بات, بہت علم سنایا بھی تھا میں نے, شاید کوئی کہہ رہا تھا کہ بولے تھے. سب جانتے ہیں کہ رب العالمین ان سب کے حالات سے باخبر ہیں, تو اس کے مطابق جزا اور سزا دیں گے. اسے عقل مند کا کام یہ ہے کہ ناشکری سے بات آئے, اور مال کی محبت محبت میں ایسا مغن ہو کہ اچھے برے کی تمیز نہ رہ جائے. چلیے عمدہ بات. اس آیت میں یہ دو مضموم خصلتیں مطلقاً انسان کی بیان کی گئی ہیں, حالانکہ انسان میں انبیاء اولیاء بھی ہیں. اشکال ایک ہوتا ہے کہ عام انسان کیسا ہے کہ ناشکرا ہے اور محبت مال سے رکھتا ہے, یہ عام. تو عام انسان میں تو انبیاء بھی ہیں, تو وہ بھی اس مرض میں مبتلا ہے. اس کا جواب دے رہے ہیں, اس آیت میں یہ دو مضموم خصلتیں مطلق انسان کی بیان کی گئی ہیں, حالانکہ انسان میں انبیاء و اولیاء بہت سے صلحاء و عباد ایسے ہیں جو ان مضمون خصلتوں سے پاک اور شکر گزار بندے ہیں, مال کو اللہ کی راہ میں خرچ کر ڈالنے کے لیے تیار رہتے ہیں, حرام مال سے بچتے ہیں. وسیشے انبیاء مطلب کیا کہ ناشکری ہوتے, بہت سے اولیاء اللہ بھی ناشکری نہیں ہوتے. اللہ تعالیٰ نے متقن فرمایا ہے تو فرما رہے ہیں. وجہ یہ ہے کہ مطلق انسان کی طرف ان مضموم خصلتوں کی نسبت اس لیے کر لی گئی کہ اکثر انسان ایسے ہی ہیں, انبیاء مستثنا, صلحاء مستثنا. ایک حدیث ہے, جو آدمی بوڑھا ہوتا ہے تو اس کی ہرس جو ہے جوان ہو جاتی ہے. ایک منشاہ تھے جوان, بوڑھے سے کہا کہ حدیث ہے, بوڑھا آدمی ہوتا ہے تو یہ امراض جو ہے ہرس اور تمائی سے جوان ہو جاتی ہے, تو آپ کے اندر بھی ہرس جوان ہو گئی ہوگی. بوڑھے آدمی, لیکن وہ بوڑھے ہی تھے, जवाब दिया कि मैं बूढ़ी हुआ, जवान वो है जो पैदा हुई है, हमारे अंदर कभी ईर्ष वगैरह पैदा ही नहीं हुई तो जवान क्या होगी, जवाब है नहीं, समझ भी लिया कि नहीं जवान, हदीस का जवाब हजरत से मैं सुना है, मालूम हुआ कि इस्लाह के फिक्र जवान ही से होना चाहिए, अपनी जवानी से, ताकि हिज बुढ़ापे में जवान ना हो जाए, और जो पहले ही अगर उसको खत्म कर दिया, कोई मादा है जवानी में निकाल के फेंका दिया तो रहेगा मादा बुढ़ापे में नहीं आएगा। इसलिए बाद हजरात ने शायद इंसान से मुराद इंसान ने काम ही बुला लिया है, जैसा कि ऊपर खुलासे तफसीर में ऐसा ही उसका ऐसा ही है, उसका हासिल यह होगा ये दोनों मजमूम खसलतें दरअसल काफिर की हैं, किसी मुसलमान में भी खुदा रास्ता पाई जाए तो उसे फिक्र करना चाहिए, मुफ्ती साहब भी करें खुलासा, असल तो ये खसलत है नाशुकरी की और इंतहाई मोहब्बत माल की, ये काफिर की सिफत है, अगर किसी मुसलमान में पाई जाए तो उसको फिर उसकी इसलाह करना चाहिए, अहलुल्लाह का इसी फिक्र के अंदर एतदार पैदा किया जाता है, इसी फिक्र के अंदर है, माल की फिक्र भी है, उससे मोहब्बत भी है, लेकिन उसको एतदार पर रहना, मौके इस्तेमाल में सर्व करना, गैर मौके में उसे बचना, ये माल की मासी में उसको ना खर्च करो, दाँत में भी हद के अंदर रहो, जितनी इजाजत है उतना। अब शादी ब्याह में क्या होता है बोल साहब, सूद पर रकम ली जाती है, क्या हो रहा है इस वक्त, तो शादी का दौर है मुसलमान हिंदू शादी शादी, लेकिन बाग में मुसलमानों की भी वैसी होती है मुझे, आम तो नहीं अल्हम्दुलिल्लाह, लेकिन मुसलमानों की, हमारे माँ मोहम्मद अहमद साहब बहुत चाहते थे कि आज मुसलमानों की शादियों में और गैरों की शादी में फर्क नहीं रह गया, इमाम मोहम्मद अहमद साहब कहते थे, वाकई ऐसे ही अल्लाह ताला हम सब लोगों को एतदाल पर रहने की तौफीक दे, शरीयत हमारी मोतदिल है, उम्मतन वसतन, शादी ब्याह में भी हर चीज में जो भी दीनी काम है उसमें भी एतदार पर रहो, हद से न बढ़ो, न उसके मुताबिक वाहियात बातें करो, ये सब कुछ यही है, रास्ते बहुत हैं, सबूल हैं, रास्ते हैं। मैं कनाडा में गया तो वहां बड़ी सड़कें चौड़ी चौड़ी, वो मुल्क अभी खाली है, आबादी वह ज्यादा नहीं अभी है, खूब चौड़ी चौड़ी सड़कें हैं, दसियों कोई 10 मील की रफ्तार से जा रहा है, कोई 100 मील की रफ्तार से जा रहा है, कोई 200 मील की रफ्तार से जा रहा है, कोई हो जाएगा 300 मील, कोई नकीर करता है किसी पर, वहीं वहीं बयान किया, कोई नकीर करता है कि नाराज 10 मील से जा रहा है, सिर्फ वो भी मंदिर मकसूद तक पहुंचेगा, और 200 वाला भी पहुंचेगा, 300, कोई किसी पर नकीर नहीं करता, इस वजह से अल्लाह ताला कहते, मैंने कहा इस रास्ते से भी तंग रास्ता समझते हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम का, हुजूर शाहराह लेके आए हैं, लय लोहा कर रहा रहा, उसकी रात भी मिस नहीं दी, अब तो अब दिन अब बनाया है इन्होंने, और हुजूर कह रहे लय लोहा का नहा रहा, हमारा तरीक वो है इसके रात भी मिस दिन के है कि नहीं, दिन हो गया कि नहीं, ये कहा जा सकता है हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दिन को आपके, मैंने कहा उस सड़क पर तुम लान तान करते हो किसी पर, वो मोटर वाला तो लान लगता है कि 10 मील से तुम चले जाओ, वो समझ रहा है कि ठीक रास्ते चल रहा है पहुंचे गए अभी, अल्लाह ताला हम सब लोगों को उस फहम सलीम अता फरमाए, दीन को समझने की फहम बहुत बड़ी है, इल्म की जरूरत है, अक्ल की जरूरत है, रिफ़ की जरूरत है, हिल्म की जरूरत है, तमाम चीजें जब होंगी तब तुम सही सफर कर सकते हो, सफर में कितनी दिक्कत होती है हम लोग इस बना पर, ये सफर उखरवी है, इसके अंदर बहुत एतदार की जरूरत, जबान न खोलो किसी पर, चलने दो, तुम चल रहे हो बहुत तेज चल जाओ, जो पीछे हैं वो भी अल्लाह ताला की मुअय्यत है, तय किए हुए हैं, बस सराते मुस्तकीम, अरे दिल कैसे गुमराह ने, इतना उमदा जुमला है, बस सराते मुस्तकीम, अरे दिल कैसे गुमराह ने, इस सराते मुस्तकीम पर कोई गुमराह नहीं, चाहे 10 मील की रफ्तार जाए, 20 मील की जाए, 100 या 200, अगर वो रास्ते पर है तुम उसको लान तान नहीं कर सकते, जाहिर पकड़ में आ जाओगे, समझ के रहता है, अल्लाह ताला हम सब लोगों को राह रास्ता रखे, इसी वजह से सबसे ज्यादा दुआ यह दिन सरात हो सके, सबसे जामे अल्लाह में तरबिया ने कहा है कि ये सूरह फातिहा में है, ये दुआ है, تو سب سے جامع سورت کون ہے؟ سورہ فاتحہ ہے. تو سب سے جامع دعا اہدنا الصراط المستقیم ہے, اس سے بڑھ کے کوئی دعا نہیں ہے. اجمع السور سورہ فاتحہ ہے, تو اجمع الادعیہ اہدنا الصراط المستقیم. اللہ ہم سب کو توفیق دے, وآخر دعوانا ان الحمد للہ رب العالمین. دعا کیجیے, اللهم اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا الله اپنے فضل و کرم سے ہم سب لوگوں کو راہ راست پر رکھے. اهدنا الصراط المستقيم, اللهم اهدنا وسددنا. يا الله ہم کو ہدایت دیجیے, درستگی پر رکھیے, کوئی اس سے مستثنا نہیں ہے. مجھے ہر آدمی کے لیے نبی کو بھی حکم ہے کہ دعا کرو اهدنا الصراط المستقيم. اس وجہ سے اپنے کو لاچار سمجھتے ہوئے, اپنے کو سمجھتے ہوئے کہ ہم کچھ بھی نہیں ہے, اللہ ہم کو کچھ بنا دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین. محمد سید نبی کریم صلی اللہ علیہ وسلم.